Jumajumaro. Jumajumaro. सजनी तन तन तेरे नाम झुमा झुमा रो तन तन तेरे नाम झुमा झुमा रो सजनी तन तन तेरे नाम झुमा झुमा रो तन तन तेरे नाम झुमा झुमा रो सजनी